पनि उतै जुम्लाभरिलाई मायाली सँगै नाच्न आऊ भने म पनि उतै जुम्लाभरि आई म पनि उतै जुम्लाभरिलाई तिमीलाई भेटेर तिजैको बेला रमाइलो मेला तिजैका गीत गमलाभरिलाई मायाले सँगै नाच्न भने म पनि उतै गमलाभरिलाई मायाले सँगै नाच्न भने म पनि उतै गमलाभरि आई म पनि उतै गमलाभरिलाई